बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल झुपडीलाई पनि महल घोषणा गरियो झुपडीलाई पनि महल घोषणा गरियो र आयोजना सबै सफल घोषणा गरियो आगोले गरीबका बस्ती खरानी भएपछि आगोले गरीबका बस्ती खरानी भएपछि अनि पठाउने दमकल घोषणा गरियो र आयोजना सबै सफल घोषणा गरियो चुनाव जित्नका लागि नेताहरूद्वारा पनि चुनाव जित्नका लागि नेताहरूद्वारा पनि एक शराबी एक बोतल घोषणा गरियो र आयोजना सबै सफल घोषणा गरियो जसको उपचारका लागि सबै बेचेको थिए जसको उपचारका लागि सबै बेचेको थिए फेरि उसैबाट पागल घोषणा गरियो र आयोजना सबै सफल घोषणा गरियो काफिया बिनाका भावनाहरू पनि अब काफिया बिनाका भावनाहरू पनि अब उत्कृष्ट हो भनी गजल घोषणा गरियो झुपडीलाई पनि महल घोषणा गरियो र आयोजना सबै सफल घोषणा गरियो काभ्रे नौ बालुवा स्थायी निवास भई हाल काठमाडौँको रानीवन रहँदै आउनुभएका बीए दोस्रो वर्ष अङ्ग्रेजीका विद्यार्थी रामचन्द्र दनुवार कल्पितको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी उदय घिमिरे र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आज शनिबारको बुलबुलमा हामी सुमधुर हिन्दी उर्दू गजलहरूका साथमा तपाईँले पठाउनुभएका गजलहरूको वाचन गर्नेछौ। आजको कार्यक्रमको शुरूआत गर्दैछु गुलाम अलीको आवाजको यो गजलबाट। दिल में एक लहर सी उठी है अभी दिल में एक लहर सी उठी है अभी कोई ताजा हवा चली है अभी दिल में एक लहर सी उठी है अभी शोर बरपा है खानाए दिल में शोर बरपा है खानाए दिल में कोई प्यार सी गिरी है अभी कोई प्यार सी गिरी है अभी कोई ताजा हवा चली है अभी दिल में एक लहर सी उठी है अभी भरी दुनिया में जी नहीं लगता भरी दुनिया में जी नहीं लगता जाने किस चीज की कमी है अभी जाने किस चीज की कमी है अभी कोई ताजा हवा चली है अभी दिल में एक लहर सी उठी है अभी कुछ तो नाजुक मिजाज हैं हम भी हम भी हम भी कुछ तो नाजुक मिजाज हैं हम भी, कुछ तो नाजुक मिजाज हैं हम भी, और ये चोट भी नहीं है अभी, और ये चोट भी नहीं है अभी। कोई ताजा हवा चली है अभी, दिल में एक लहर सी उठी है अभी। शहर की बेचराग गलियों में, गलियों में शहर की बेचराग गलियों में, शहर की बेचराग गलियों में, जिंदगी तुझको ढूंढती है अभी, जिंदगी तुझको ढूंढती है अभी। कोई ताजा हवा चली है अभी, दिल में एक लहर सी उठी है अभी, दिल में एक लहर सी उठी है अभी। म पनि अब छिट्टै राहदानी बनाउँछु, म पनि अब छिट्टै राहदानी बनाउँछु, विदेश नै गएर जिन्दगानी बनाउँछु, खान लाउन दिन्न रहेछ माया पिरिमले, खान लाउन दिन्न रहेछ माया पिरिमले, उनीसँगको सम्बन्ध खरानी बनाउँछु, विदेश नै गएर जिन्दगानी बनाउँछु, पैसै रहेछ माया पनि पैसै रहेछ आफन्त, पैसै रहेछ माया पनि पैसै रहेछ आफन्त, डलर ओड्छु पाउन्डको सिरानी बनाउँछु, विदेश नै गएर जिन्दगानी बनाउँछु, आइएमई गरेर एक पेटी घाम पठाउँछु, आइएमई गरेर एक पेटी घाम पठाउँछु, अँधेरो झुप्रोमा सुनौलो बिहानी बनाउँछु, विदेश नै गएर जिन्दगानी बनाउँछु, फिर्छु यहीँ विकास गर्छु कमाको पैसाले, फिर्छु यहीँ विकास गर्छु कमाको पैसाले, हेर्दै जाऊ लमजुङलाई राजधानी बनाउँछु, म पनि अब छिट्टै राहदानी बनाउँछु, विदेश नै गएर जिन्दगानी बनाउँछु। यो गजलका गजलकार सुमन काले हुनुहुन्छ, उहाँले 2070 साल पुस 11 गते लेख्नुभएको गजल रहेछ यो। आफ्नो नाम सुमन काले लेख्नुभएको छ र ठेगाना लेख्नुभएको छैन, लमजुङलाई राजधानी बनाउन खोज्नु भएको हुनाले मलाई लाग्छ उहाँको ठेगाना लमजुङ हुनुपर्छ। यो गजल मैले वाचन गरेर सुनाएँ। अर्को एउटा गजल मेरो हातमा छ, पत्र मार्फत आइपुगेको, पोस्ट बक्सबाट पठाइएको, नारायण प्रसाद पहाडीको, खोला गाउँ 5 रातमाटा सिन्धुली उहाँको स्थायी निवास, हाल बालकुमारी ललितपुर त्रिभुवन विश्वविद्यालय एमए द्वितीय वर्षमा अध्ययनरत भनेर लेख्नु भएको छ। र यो गजललाई मैले यसकारण उठाएको छु, जीवनकै पहिलो गजलकार प्रसारण भए गजलकार भइन्थ्यो कि, जीवनकै पहिलो गजल प्रसारण भए गजलकार भइन्थ्यो कि भनिकन लेखेर पठाउनु भएको रहेछ। उहाँको गजल शैली बन्न सकेको छ तर सबै प्रसङ्गले गजल नै भनिसक्न भन्न सक्दिनँ, म गजलका सिद्धान्तहरू मिलेका छन् तर वाचन गर्दै जाउँ, त्यसपछि म यो गजलबारे बताउँछु। धेरै भएको थियो फोन नगरे उस्तै रहेछ बोली तिम्रो, धेरै भएको थियो फोन नगरे उस्तै रहेछ बोली तिम्रो, मिलाएर कुरा गर्ने उही पुरानो लोली तिम्रो, मेरो घरको पिठो रुँदा, मेरो घरको पिठो रुँदा माइतीको कोसेलीले भरिएछ सोली तिम्रो, मिलाएर कुरा गर्ने उही पुरानो लोली तिम्रो, मैले बेर्ने गलबन्दी आफूले भिजिरहँदा, मैले बेर्ने गलबन्दी आँसुले भिजिरहँदा अर्कैको सिरानीले भरिएछ झोली तिम्रो, मिलाएर कुरा गर्ने उही पुरानो लोली तिम्रो, अन्धेरी रातको खरेमा म छामछुम गर्दै गर्दा, अन्धेरी रातको खरेमा म छामछुम गर्दै गर्दा मैतालु र सङ्गिनीले गुन्जिएछ खोली तिम्रो, मेरो घरको पिठो रुँदा माइतीको कोसेलीले भरिएछ सोली तिम्रो, मेरा बाबा आमा मलाई आँगरीमा कुरी बस्दा अक्षता र थाली बोकी स्वागत गर्ने टोली तिम्रो, मिलाएर कुरा गर्ने उही पुरानो लोली तिम्रो, धेरै भएको थियो फोन नगरे उस्तै रहेछ बोली तिम्रो। नारायण प्रसाद पहाडीजी, तपाईँले गजल लेख्ने राम्रो प्रयास गर्नुभएको छ। लगभग तपाईँको 90% गजल भइसकेको छ, 10% मात्रै बाँकी छ। तपाईँले पहिलो शेरभन्दा पछि लेख्नुभएको गजलमा मेरो घरको पिठो रुँदा लेख्नुभयो, यतिले मात्रै यसको मिसरीय उला पुरा हुँदैन, यसलाई मिसरीय उला भन्छन्। र योभन्दा पछिल्लो मिसरीय सानी माइतीको कोसेलीले भरिएछ सोली तिम्रो, र मिलाएर कुरा गर्ने उही पुरानो लोली तिम्रो चाहिँ मिल्न गएको छ, र करिब अरू शेरहरूमा मिल्न गएका छन्। तपाईँले यिनै प्रयासलाई जारी राख्नुभयो भने अब लेखेर पठाउँदा 100% राम्रो गजल आउनेछ भन्ने मैले आशा लिएको छु। माया गरी बोलाउँदा झर्किएर गयौ तिमी, माया गरी बोलाउँदा झर्किएर गयौ तिमी, दिलभित्र सजाउँदा चर्किएर गयौ तिमी, मुटु अनि मनभित्र सजाउन खोज्दाखेरि, मुटु अनि मनभित्र सजाउन खोज्दाखेरि बस्छु भने छेउमा सर्दा सर्किएर गयौ तिमी, दिलभित्र सजाउँदा चर्किएर गयौ तिमी, अलि यता आऊ सानो मिठा बात गरौँ भन्दा, अलि यता आऊ सानो मिठा बात गरौँ भन्दा असारेको पानी जस्तै दर्किएर गयौ तिमी, माया गरी बोलाउँदा झर्किएर गयौ तिमी, दिलभित्र सजाउँदा चर्किएर गयौ तिमी। हरिसिंह माल मुस्कानको गजल थियो यो, गोकुलेश्वर बैतडी सुदूरपश्चिम उहाँको स्थायी निवास र हाल मरूभूमिको छातीबाट लेख्नुभएको छ आफ्नो ठेगाना। मैले यो गजल पनि वाचन गरेर सुनाए, र अब अर्को एउटा साङ्गीतिक गजल। बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति सही था कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल पहिले डुबेर हेर उसका आँखामा पनि पहिले डुबेर हेर उसका आँखामा पनि रहस्य केही हुन सक्छ शंकामा पनि आफ्नो उर्वर भूमि बाँझिएको बेला आफ्नो उर्वर भूमि बाँझिएको बेला तिम्रो भने हराभरा छ बालुवामा पनि रहस्य केही हुन सक्छ शंकामा पनि जुनसुकै बेला पनि कुल्चिन सक्छन् जुनसुकै बेला पनि कुल्चिन सक्छन् अनगिन्ती सपना छन् पैतालामा पनि रहस्य केही हुन सक्छ शंकामा पनि मलाई नियतिले प्रवास पुर्याएको छ मलाई नियतिले प्रवास पुर्याएको छ तर देश दुखेर आउँछ सपनामा पनि रहस्य केही हुन सक्छ शंकामा पनि उसले हरेक साँझमा मूर्ति पूजेकै हुन्छ उसले हरेक साँझमा मूर्ति पूजेकै हुन्छ यार भगवान हुन्छ र ढुङ्गामा पनि पहिले डुबेर हेर उसका आँखामा पनि रहस्य केही हुन सक्छ शंकामा पनि यो गजल विष्णु गौतमको थियो बागलुङ मलमचार उहाँको स्थायी निवास हाल रूपन्देहीको बुटवलमा बस्दै आउनुभएको छ यो गजलको वाचनपछि अर्को एउटा रमाइलो हँसाउने खालको गजल छ बुटवल सुखा नगरै बस्नुहुन्छ उहाँ पनि गुल्मी बिरवास साथ उहाँको स्थायी निवास देवेन्द्र पुवारी उहाँको गजल यस्तो छ हरे के भएको हो कस्ता जमाना आउन थाले हरे के भएको हो कस्ता जमाना आउन थाले कथाले मागेको हो भन्दै सबै देखाउन थाले समय अनुसार चल्न नजाने पछि परिन्छ भन्दै समय अनुसार नचले पछि परिन्छ भन्दै हजुरआमाले नि प्यान्ट र टी सर्ट लाउन थाले कथाले मागेको हो भन्दै सबै देखाउन थाले उमेर 50 नेटो काट्यो बल्ल 25 भए भन्दै उमेर 50 नेटो काट्यो बल्ल 25 भए भन्दै चाउरिएको छाला तान्न ब्युटी पार्लर धाउन थाले कथाले मागेको हो भन्दै सबै देखाउन थाले नेपाली गीत संगीत सुने गाए पाखे भइन्छ रे नेपाली गीत संगीत सुने गाए पाखे भइन्छ रे अर्थ केही बुझ्नु छैन अंग्रेजी गीत गाउन थाले कथाले मागेको भन्दै सबै देखाउन थाले गुरु चेलाको जमाना त सकिएछ कि कसो गुरु चेलाको जमाना त सकिएछ कि कसो सबै गुरु गुरुले गुरुलाई नै सिकाउन थाले अरे के भएको हो कस्ता जमाना आउन थाले कथाले मागेको भन्दै सबै देखाउन थाले र अब अर्को एउटा साङ्गीतिक छ होठों से छूलो तुम मेरा गीत अमर कर दो बन जाओ मीत मेरे मेरी प्रीत अमर कर दो होठों से छूलो तुम मेरा गीत अमर कर दो प्यार करे कोई नई रीत चला कर तुम ये रीत अमर कर दो, नई रीत चला कर तुम ये रीत अमर कर दो। जग ने छीना मुझसे मुझे जो भी लगा प्यारा, जग ने छीना मुझसे मुझे जो भी लगा प्यारा, सब जीता किए मुझसे मैं हर दम ही हारा, तुम हार के दिल अपना मेरी जीत अमर कर दो, होठों से छोड़ो तुम मेरा गीत अमर कर दो। अब अर्को एउटा गजल छ टिकाराम सिंहको, खगेनकोट नौ मङ्सिरी जाजरकोट उहाँको ठेगाना, उहाँले त्यहाँबाट पठाउनु भएको छ गजल। न धर्म जानिन्छ न मानवता जानिन्छ, न धर्म जानिन्छ न मानवता जानिन्छ, बुई चढेर नै छातीमाथि खुकुरी हानिन्छ। कसैले सफलता चुम्ने आँट देखायो भने, कसैले सफलता चुम्ने आँट देखायो भने सकी नसकी पछाडिबाट खुट्टा तानिन्छ, बुई चढेर नै छातीमाथि खुकुरी हानिन्छ। जसले मान्छेको बदशाला बनाउन सक्छ, जसले मान्छेको बदशाला बनाउन सक्छ त्यही मान्छेलाई यहाँ भगवान मानिन्छ, बुई चढेर नै छातीमाथि खुकुरी हानिन्छ। सोझा निमुखाहरूको सधैँ घाँटी थिच्नेहरू, सोझा निमुखाहरूको सधैँ घाँटी थिच्नेहरू सोच्दा हुन आफूलाई खुब बलवान ठानिन्छ, बुई चढेर नै छातीमाथि खुकुरी हानिन्छ। आर्थिक रूपले सबल देश कहिले बन्छ होला, आर्थिक रूपले सबल देश कहिले बन्छ होला, वर्षौंदेखि सरकार पनि ऋण लिएर धानिन्छ, न धर्म जानिन्छ न मानवता जानिन्छ, बुई चढेर नै छातीमाथि खुकुरी हानिन्छ। यो गैर मुरद्दफ गजल थियो जाजरकोट खगेनकोट नौ मङ्सिरीका टिकाराम सिंहको, यसलाई मैले वाचन गरेर सुनाएँ। अब एउटा सांगीतिक गजलको पालो भएको छ। जैसे हसीन चेहरों को हराएका सन्तानको आधा शरीर भेटिएको छ, हराएका सन्तानको आधा शरीर भेटिएको छ र भेटिएको छ कसैको मात्रै शिर भेटिएको छ। यो समय पनि छिः कस्तो अचम्मको हो, यो समय पनि छिः कस्तो अचम्मको हो। तिनै दुःखी मनहरूमा अनेकौं पीर भेटिएको छ र भेटिएको छ कसैको मात्रै शिर भेटिएको छ। कठै उनका ती सन्तानले अब केही सुख पाउलान्, कठै उनका सन्तानले अब केही सुख पाउलान्। बिचरीलाई शरीर बेच्ने जागिर भेटिएको छ र भेटिएको छ कसैको मात्रै शिर भेटिएको छ। खै कसकसले के पाउने हुन् थाहा छैन, खै कसकसले के पाउने हुन् थाहा छैन। गरीबको बस्तीमा मन्दिर भेटिएको छ र भेटिएको छ कसैको मात्रै शिर भेटिएको छ। मेरो देशको अस्तित्व र आमाको अस्मिता जोगाउनु, मेरो देशको अस्तित्व र आमाको अस्मिता जोगाउनु भन्दैछ क्षितिज। मेरो गन्तव्यको आखिर भेटिएको छ, हराएका सन्तानको आधा शरीर भेटिएको छ र भेटिएको छ कसैको मात्रै शिर भेटिएको छ। यो गजल परिदृश्य साहित्य प्रतिष्ठानका सचिव शंकरनगर रूपन्देहीका अशोक गौतम क्षितिजको गजल थियो, यसलाई मैले वाचन गरेर सुनाए। अब बुलबुलमा म एउटा सूचना राख्दैछु, यो हप्ता हामी अब आउने हप्ता अन्तर्वार्ताका प्रस्तुतिहरू राख्दैछौँ र अब आउने बुधबारको प्रस्तुतिमा हामीसँग ताप्लेजुङकी सबु सुधा हुनुहुन्छ। हालसालै उहाँले एउटा गजल संग्रह प्रकाशित गर्नुभएको छ, ताप्लेजुङकी सबु सुधा, र नुवाकोटकी निर्मला थापा रहनुहुनेछ। निर्मला थापा, तपाईँलाई मैले चिनाउँदा यसरी चिनाउँ होला, रुमै दिन्छु भन्छौ सधैँ, सहरले हुन्न माया, कति जिद्दी गर्छौ तिमी रहरले हुन्न माया, गजलकी गजलकार निर्मला थापा र ताप्लेजुङकी सबुसुधाको अन्तर्वार्ता बुधबार रहनेछ भने अब आउने शनिबारको प्रस्तुतिमा धादिङकी पवित्र अधिकारी र प्रबल विष्ट दुईजनासँगको अन्तर्वार्ता रहनेछ भन्ने जानकारी गराउँदै अब करिब आजको बुलबुलबाट हामी बिदा माग्ने तर्खरमा छौं। बुलबुलमा पत्राचार गर्नको लागि हाम्रो ठेगाना उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ नेपाल। इमेलका लागि हामीलाई बियुएलबियुएल बुलबुल एट युएनएन डट कम डट एनपीमा इमेल गर्न सक्नुहुन्छ। अब बुधबारसम्मका लागि उत्पादन सहयोगी उदय घिमिरे र म प्रस्तुता अच्युत घिमिरे बुलबुल विदा माग्दैछौ। जाँदा जाँदै धादिङ स्थायी निवास भई हाल त्रिचन्द्र बहुमुखी क्याम्पस अध्ययनरत गणेश पाण्डेको गजल वाचन गर्दै शुभरात्रि भन्छौ। शोभा बढाइदिन्छ चुराले अचम्म मान्नु पर्दैन, शोभा बढाइदिन्छ चुराले अचम्म मान्नु पर्दैन, गलाइदिन्छ अश्रु छुराले अचम्म मान्नु पर्दैन। नातिलाई बिहानको समय आधुनिक घडीले बताउँछ, नातिलाई बिहानको समय आधुनिक घडीले बताउँछ, हजुरबालाई सम्झाउँथे कुखुराले अचम्म मान्नु पर्दैन, गलाइदिन्छ अश्रु छुराले अचम्म मान्नु पर्दैन। कंसको निरङ्कुशताको चरम सीमा नागेर नै हो, कंसको निरङ्कुशताको चरम सीमा नागेर नै हो, कृष्ण जन्मायो मथुराले अचम्म मान्नु पर्दैन, गलाइदिन्छ अश्रु छुराले अचम्म मान्नु पर्दैन। अहिले तिमी समस्यामा परे दिँदैनन् साथ, अहिले तिमी समस्यामा परे दिँदैनन् साथ, आफन्त मित्र पुराका पुराले अचम्म मान्नु पर्दैन, गलाइदिन्छ अश्रु छुराले अचम्म मान्नु पर्दैन। देखेर दुरुस्तै प्रतिबिम्ब तलाउभित्र सूर्ये, देखेर दुरुस्तै प्रतिबिम्ब तलाउभित्र सूर्ये, छ भन्लान् भुराले अचम्म मान्नु पर्दैन, गलाइदिन्छ अश्रु छुराले अचम्म मान्नु पर्दैन। तिमीले भगवान देखेको होइनौ घरमै पाएका छौ, तिमीले भगवान देखेका होइनौ घरमै पाएका छौ, कहिल्यै देखेनन् टुहुराले अचम्म मान्नु पर्दैन, गलाइदिन्छ अश्रु छुराले अचम्म मान्नु पर्दैन। मान्छेले दाउरा बाले जस्तै गरी एक दिन, मान्छेले दाउरा बाले जस्तै गरी एक दिन, दाउराले मान्छे बाल्ने कुराले अचम्म मान्नु पर्दैन, शोभा बढाइदिन्छ चुराले अचम्म मान्नु पर्दैन, गलाइदिन्छ अश्रु छुराले अचम्म मान्नु पर्दैन। बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल